गलती हजार हुन्छन् यहाँ हो सराको बेला एक्लै तिमी नमातिएको बेला मातिएको बेला प्यारो गर्दा गर्दै पाप पानी गर्न सक्छ रूपको के मूल्य हुन्छ म पशु भएको बेला एक्लै दिविना मातिएको बेला कहीं धर्म गर्ने न्यूमा बलिदान हुनान पास संपूर्ण अंग बाधी अत्याचार हुनान पास मेरा कामनाहरूले मलाई हरा तिम्रोभन्दा जिउँदो यौवन कहीँ मन बराइदिन्छ रक्षक मलाई नसम्झ राक्षस भएको बेला एक्लै तिमीना मातिएको बेला